गर्दा समाले थुक्या छाड्यौ मलाई किन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन्दिन सारा खुसी तिमी लुक्या थियो छोड्दा समाले थुक्या छाड्यौ मलाई किन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन्दिन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन् भने नि झल्को दिन्दिन Good.